السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ہاں اسی پڑھوں گا سورۃ سبا، یہ چوتھی نمبر سورت ہے ان شاء اللہ العالمین. ان کا اگ میں سورت ہوئی الاحزاب، احزاب مدنی سورت. ہاں احزاب کا پو جے کے سورتوں اچند ہوں 13 سورتوں جے کے مکی سورتوں سبھی ان گروپن میں سورت سبا، سورت فاتر، سورت یاسین، سورت صافات، سورت سواد، سورت زمر. یہ ایک گروپ جن چھو ست بھینروں حامیم چھ ست 13 سورتوں کا وہی 3 سورتوں اندوں مدنی سورت محمد صلی اللہ علیہ وسلم، سورت حجر، سورت فتح، سورت حجرات. تو یہ سورت جگہ بن گروپ جگہ مکی ہے. مجھے پہ سورت ہے سورت سبا. سبا جو ملک ہے جن کے یمن تو چجے، ان مجھے برانی ہے جن جو ذکر ہو سورت نمل میں. اتنے سورت ان میں داؤد علیہ السلام سلیمان علیہ السلام جو ذکر ہو، انبیاء علیہ السلام جو عجب جڑی گال ہوئی. اتنے سباب جی جا چالا اللہ تعالیٰ ڈمر تو کرے جو نا شکر مانو شکر نا شکر مل اللہ تعالیٰ شکر گزار جو نتھو تھے اللہ تعالیٰ جو تو انہیں جی گال تے جو شکر گزار تھے تو انہیں اللہ تعالیٰ نعمت تو کرے پہنجی. شیطان جو بن میں ذکر ہندو جو نا شکرہ گھنا انسان آئین ان کے شیطان سمجھے پہنجو کرے تو وہ گال اچھے تھی سورت سبا میں. جب سورت سبا میں دوزخ جنت جو گالی ہوا ان کے الحمدللہ ہاں سورت کی تھی ارے پہ بسم اللہ پہ پنج सूरतूं आहिनि क़ुर शरीफ़ जेके अलहम सां शुरू थियूं थियनि. हिकु हीअ आहे ऐं पंहिंजो हिन खां पोइ ईंदड़ सूरत फातर ॿई अलहम सां शुरू थियूं थियनि. ऐं अलहमद पहिरियों सूरत आहे अलहमदिल्ला फ़तह सूरत फ़ातह फ़ातिहा. ऐं उनखां पोइ अनआम सूरत अलहम सां शुरू थी थिए. ऐं सूरत कहफ़ जेका असां अलहमदिल्ला सां शुरू थी थिए. ऐं हीअ बि अलहमदिल्ला पहिरीं अलम शुक्र अलाह जो पहिरीं कजो ऐं पोइ ॿियूं ॻाल्हियूं. भई इन करे न त इहा कंदो अबुद इहा कंदसि त असां ॻाल्हि शुरू कजे. तुंहिंजो वाइदो कंहिंसां आहे, केरु आहे, छा आहे, त उहा ॻाल्हि पधरी थियणु घुरिजे. दुनिया में बि आसमान ज़मीन वारे ठाहिण वारे खे ऐं आख़िरत में बि हमद उन जो ॿिन्ही जहाननि में हमद रब पाक खे जुगाए. वल हकीमुल ख़बीर हिकमत ख़बर रखण वारो आहे. या अलम यलज फिल दीमा यखुज मिना उमा यंज़ल मिन समा यौर जुफ़ी रहीमुल ग़फ़ूर والحكيم الخبير والرحيم الغفور. فقال الذين كفروا لا تأتين الساعة كفر ساعة کا بجن لاجا گھڑی قیامت بس بدل موت تھی نو کن قیامت تھی نی کان کا انی سجی گال کافر ہیں مسلمان ایمان والوں دے وچ میں ہو بڑو چکر ہے. وقال الذين كفروا لا تأتين الساعة قل اے نبی پاک صلی اللہ علیہ وسلم چون کے بلا تھیندی تھیندی بے شک تھیندی ربی قسم ہے تجھے مجھے رب جو لتأتينكم تاکہ آن بوتے عالم الغیب لا يعزب عنه مثقال ذرة في السماوات ولا في الأرض ولا اصغر من ذلك ولا اكبر الا في كتاب مبين. يسوت لقمان ميم ندي ٿوري وڏي اتي ٿي دي لکھبو ندي ٿوري وڏي سب لکھبي ضرورت جو ڪو به تو سب لکھبو. ولا اصغر من ذلك ولا اكبر الا في كتاب مبين. چاجل آهي يجزي الذين امنوا وعملوا الصالحات أولئك لهم مغفرة ورزق كريم والذين سعوا في آياتنا معاجزين أولئك لهم عذاب رجز أليم. وَيَا الَّذِينَ أُوتُوا الْعِلْمَ الَّذِي أُنْزِلَ إِلَيْكُمْ مِنْ رَبِّكَ هُوَ الْحَقُّ علم جن کے آئے وہ ڈسن تھا تجھے توڑ جو کو نازل کیا تو تے اسو حق ہے یعنی یہود نصارا جے کے علم والا جے کے اللہ تعالی ان کے علم نا وَيَهْدِي إِلَى صِرَاطِ الْعَزِيزِ الْحَمِيدِ وَقَالَ الَّذِينَ كَفَرُوا هَلْ نَدُلُّكُمْ عَلَى رَجُلٍ يُنَبِّئُكُمْ إِذَا مُزِّقْتُمْ كُلَّ مُمَزَّقٍ إِنَّكُمْ لَفِي خَلْقٍ جَدِيدٍ أَفْتَرَى عَلَى اللَّهِ كَذِبًا أَمْ بِهِ جِنَّةٌ بَلِ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ فِي الْعَذَابِ وَالضَّلَالِ الْبَعِيدِ أَلَمْ يَرَوْا إِلَى مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ مِنَ السَّمَاءِ وَالْأَرْضِ إِنْ نَشَأْ نَخْسِفْ بِهِمُ الْأَرْضَ أَوْ نُسْقِطْ عَلَيْهِمْ كِسَفًا مِنَ السَّمَاءِ إِنَّ فِي ذَلِكَ لَآيَةً لِكُلِّ عَبْدٍ مُنِيبٍ إِنَّ فِي ذَلِكَ لَآيَةً لِكُلِّ عَبْدٍ مُنِيبٍ وَلَقَدْ عَلِمَ مِثَالُ عَبْدٍ مُنِيبٍ مِثَالُ حضرت داؤد علیہ السلام جو حضرت سلیمان علیہ السلام جو وَلَقَدْ آتَيْنَا دَاوُودَ مِنَّا فَضْلًا أَسَّا وَتْنَا فَضْلَ دِنَوْسُ دَاؤد علیہ السلام فَضْلَ دِنَوْسُ اللہ تعالیٰ جو فضل سے سو گالتی تھی فضل نہ ہے تو گم خراب ہے وَلَقَدْ آتَيْنَا دَاوُودَ مِنَّا فَضْلًا يَا جِبَالُ أَوِّبِي مَهُ تھیوں نے سان گڑ جبل ॻाईंदा हज़रत दाऊद सां वताए पखी ॻाए पखी बि ईंदा गॾु थींदा अची हुनजे राग ते वालना लहुल हदीद रुख़ जेको आहे सो हुनजे कब्ज़े में अची वेंदो जो जेको वणे सो ठाहे हुन मुंहिंजा तंहिंजो हनी मल साबिगातिम वक़द्दिर फिसर्द वमलू सालिहा इनी बीमा तमलून बसी وَلِسُلَيْمَانَ الرِّيحَ غُدُوُّهَا شَهْرٌ وَرَوَاحُهَا شَهْرٌ وَأَسْلَنَا لَهُ عَيْنَ الْقِطْرِ وَمِنَ الْجِنِّ مَنْ يَعْمَلُ بَيْنَ يَدَيْهِ بِإِذْنِ رَبِّهِ وَمَنْ يَزِغْ مِنْهُمْ عَنْ أَمْرِنَا نُزِغْهُ مِنْ عَذَابِ السَّعِيرِ يعملون له ما يشاء من محاريب وتماثيل وجفان كالجواب وقدور الراسيات اعملوا آل داود الشكرا اللهم صل على سيدنا محمد اعملوا آل داود شكرا شكرا سان عمل كيو كندا كم كيو شكر بكيو كم بكيو شكر بكيو बाननि मा इंसान ज़ात में घटि आहिनि जेके शुक्रु कंदड़ हुजनि हज़रत दाऊद अल इस्लाम उन मां हज़रत सुलेमान अल इस्लाम उन्हनि मज़ा दुकमान अल इस्लाम उन्हनि मज़ा फलमा कदई नाल मौत हज़रत सुलेमान अल इस्लाम जॾहिं मौत थियो جنن کی خبر کوئی تو موت تھیو آلو فلما قدینا علیہ علیہ سلیمان علیہ السلام علیہ الموت ما دلهم على موته الا دابت الارض دابت الارض اچھی جگہ انٹ ہے وائٹ انٹ جگہ کھائیں دیا ہے سرو سرو جو کو کٹ کے کھائیں دو ہے انہیں کھا سوا کی خبر نہیں दाबत अल अर्द जेको आहे सो मुबहम आहे मुतशाबिहात में आहे ऐं इहो अॻु में ज़िक्र अची चुको नवल में बि दाबत अल अर्द हो जेको ईंदो आख़िर में जे ॻाल्हाईंदो ऐं कोरोना वोरोना काफ़र मुस्लमान ही उहो सभु हुननि खे कंदो उहो दाबत अल अर्द हीअ बि दाबत अल अर्द फलमा कदाइना تأكل من ساعت من ساعته فلما خر تبينت الجن اللو كانوا يعلمون الغيب ما لبسوا في العذاب المهين जिन्हनि खे ख़बर कोन पई भोजन की वाइट एंट जेको आहे लठ खे भञी वेंदो त हज़रत सुलेमान सां हुनजे ज़ोर ते किरी पियो لقد كان لسبع في مسكنهم آيات سبع جي صورت نمل میں آئی گال اتے جی رانی ہوئی انہیں کہ حضرت سلیمان علیہ السلام مسلمان کہو وغیرہ وغیرہ نان انہیں جی انہیں کہ تمام سٹھو اللہ تعالیٰ دنو پنجو آسودہ ہوا زرعت ایگریکلچر وغیرہ باغ بستان یو پر ناشکرہ تھیا ہوا کہیں وقت زمانے میں اللہ تعالیٰ ان کے سکھت دی جو انہیں جو باغ بستان ویران تھی ویا ان جا سفر ڈگا تھی ویا بنی گالن میں ناشکرہ تھیوں کہوں ڈیم ہو ان جو جو سو بجی پیو پاکستان میں ڈیم ٹھاو ڈیم ٹھاو ڈیم ٹھاو پنجاب میں وہ ڈیم جو وقت بجند ہو تو پو خبر پند ہو لقد کان لسبعین فی مسکنہم آیۃ جنتان عن یمین وشمال کلوا من رزق ربکم وَاشْكُرُوا لَهُ شُكْرُ كَرَبَجَوْا بَلَدَتٌ تَيِّبَتٌ بَلَدَتٌ تَيِّبَتٌ پاک آستان پاکستان ملیو ہے تاکہ بَلَدَتٌ تَيِّبَتٌ بَلَد آستان تَيِّبَتٌ پاک آستان پاک پاک آستان وہ تاکہ ملیو ہے تاکہ احسان اللہ جو نم گائیو لٹ پھر میں لگی ویو 72 سال لٹ پھر کئی تو آنے خبر ہوں دی پوان پوان بلدتن طیبتن و رب الغفور بخش بخ رب کا مغفرت گرو بخش کندو نہ گھرندو تو پو پادر کھائندو بلدتن طیبتن و رب الغفور فاردو مہموریا والا کا پاکستان وار مہموریو سبا وار یمن وارا ہیر بھی پادر کھائن پیا اج بھی عجب جو کو ہو دا سعودی عرب لگو پیا ہو دا ایران لگو پیا بھئی होॾां अमेरिका उते लॻी पई आहे हुते फ्रांस उते लॻो पियो आहे उते पुतिन लॻो पियो आहे सभु मुल्क लॻा पिया आहिनि यमन जे माण्हुनि खे बर्बाद करण जे लाइ कुहण जे लाइ क़तलु करण जे लाइ यार बि ॾम पंहिंजो ॾम पंहिंजो ॾमर हितां ई लाह यमन वारनि था ऐं ॾमर जेके ज़ालिम आहिनि उन्हनि ते हलणु पंहिंजो रबुल बलदतुन तयबतुन व रबुल गफ़ूर फ़ारदू फ़ारसलना अलैहिम सैलल अरीम وَبَدَّلْنَاهُمْ سَيْلَ يَوْ دَامْتُ تُو سَيْلَ الْعَرِمِ وَبَدَّلْنَاهُمْ بِجَنَّتَيْهِمْ جَنَّتَيْنِ زَوَاتَا أُكُلٍ خَمْتٍ وَأَثْلٍ وَشَيْءٍ مِّنْ سِدْرٍ قَلِيلٍ ذَلِكَ جَزَائِنَاهُمْ بِمَا كَفَرُوا کفرانِ نعمت کیا ہوں انہیں کرے اللہ تعالیٰ نعمت ان جو احسان نہ بنیا ہوں شکر رب پاک جو نہ کیا ہوں इन करे हुननि सां इहा जुट थी वालनुजाज़ी इल कफ़ूर वजालना बहन हुम बहन ॿी ॻाल्हि जेका सभा वारनि सां थी हाणे हुनजो ज़िक्र आहे त रस्ता साफ़ हुआ अमन हो रस्तनि ते पिणु चयो त न असांखे ॾुखिया रस्ता खपनि जो असां सिक्योरिटी प्रोवाइड करियूं असीं हीअं करियूं असीं हीअं करियूं असीं हीअं करियूं जो माण्हुनि खे हीअं ॾियूं पोइ जे वठो भलाया पोइ अलाह ताला वरी उहा ॾुखियाई पैदा करे ॾिनी उनजी ॻाल्हि आहे सैर करियो मुल्क फिरो घुमो फिरो पर छो न असांखे ॾुखियाई खपे ॾुखियाई खपे त वठो बंदि हुजो लॉकअप में लॉकडाउन लॻो पियो आहे घुमण फिरण खां चिट सम्झो ख़तरनाक मामिलो थी वियो घुमंदो वेंदो केॾां त बसि चौटी वेंदो कोरोनो वायरस मरी वेंदो या फुट उफट बसि बचंदो कोन को हिकिड़ो बि तव्हां वञा हाणे अहिड़ो डपु अलाह ताला विझी छॾियो हाणे इहो हींअर सॼी जान ते सॼे मुल्क ते ग्लोबल जेको वायरस हणी छॾियो अथऊं अहिड़ो डपु विझी छॾियो अथऊं वजालना बहनहुम व बहनल कुरल्लती बारकना फीहा कुरन ज़ाहिरतन वक़दर नाफ़ी हसैर सैर खणण जो रस्ता खुलिया पिया हुआ माण्हू जान पे घुमिया फिरिया मार्च खां अॻु में सीरू फी आ लयाली राति जो हलो घुमो फिरो या ॾींहं जो आमन आमिनीन अमन सां पिया घुमिया माण्हू फिरिया पर हाणे त कोरोना वायरस वायरस अची वई मुसीबत काल فقالوا ربنا باعد بين أسفارنا وظلموا أنفسهم پانچ پانچ ظلم کیاں یو کرونا وائرس فٹی کرے مارن میں وجی یو مبتلا کرے ان جو ڈپ دئی ان جو احساس سجی ملک دنیا کے بند کرے پانی پانچ ظلم کیا اتن أسفارنا وظلموا أنفسهم فجعلناهم أحاديث بس ہاں گال کرے جی ہندی احادیث حدیث یعنی دی بیکم اے سٹوری فار دی پیپل ٹو نو فار ایور 70,000 موقع تھیان میں سان دھرتی دے منہ اڑی نہ کو ڈٹھی نہ کو بدھی نہ کی کہیں تو کو سجی دنیا یہ لاک اپ میں بند تھی ونے لا حول ولا قوت الا بالله فقالوا ربنا باعد بين اسفارنا وظلموا انفسهم فجعلناهم احاديث ومزقناهم كل ممزق ان في ذلك لآيات لكل صبار شكور صبر کرن وارا شکر کرن وارا ان جي لائن هي گال ۾ آيت آهي هي ڪورونا وائرس ۾ بي ا نشاني آهي رب پاڪ جي طرفا ت ڪير صبر ٿو ڪري ڪير شڪر ٿو ڪري ऐं उन्हनि जे लाइ हिन में आहे शुक्र वलकद सदक अलैहिम इबलीस इबलीस जे पोयां सभु इबलीस इबलीस जेको आहे सचु लधो ऐं सभिनी खे खाराईंदो सॼे जहान खे इबलीस जेको आहे खाराइण में कामयाबु थी वियो दज्जाल जेको हिन वक़्तु सॼी धरतीअ खे उबते कूड़ बंशे हिकिड़े मुबतला करे सभिनी खे वहम में विझी सभिनी खे फीअर में विझी सभिनी खे मुबतला करे हिन में छॾियोसि वलकद सदक अलैहिम इबलीस ظنه فتبعوه فشيطان جي چي تي هليا ابليس جي چي تي هليا دجال جي چي تي هليا فتبعوا الا فريقا من المؤمنين سواءِ انن جي جيڪي مؤمن آهن ايمان جن جي دلن ۾ آهي اهي چوندا ته سڄو کوڙ آهي سڄو کوڙ آهي سڄو کوڙ آهي وما كان له عليهم من سلطان هن کو ثبوت ڪونه ڪو ايويڊنس ڪونه ڪو न को उन वक़्तु हुयो न को हींअर आहे हींअर सॼे ग्लोबल वायरस जो पेंडेमिक थी वियो सुल्तान असां अगरि ॻोहियो सबूत करणो हो त केरु आख़िरत खे मञे थो ऐं केरु शक में आहे हीअ जेके माण्हू आहिनि नथा मञनि जेके फीअर में मौत जे डप में आहिनि मौत छा जे लाइ मौत सभु कंहिंखे अचिणो आहे भेण कहिड़ो को मौत खां भॼी निकिरंदो छा उन डप में केरु मौत खे आख़िरत खे मञे थो केरु नथो मञे आख़िरत जी ॻाल्हि जी मञण जी ॻाल्हि आहे हिफ़ाज़त करण वारो अलाह आहे सभिनी शयुनि जी हिफ़ाज़त अलाह करे थो ऐं सभिनी शइ खे ॾिसे थो हिफ़ाज़त करण जो माना निगहदार खे निगहदाश करे थो निगहदारी करे थो सभिनी खे ॾिसे पियो हिफ़ाज़त करे थो सभिनी जंहिंखे मारणो त असांखे मारींदो जीअं जाप थी पए किथे बि हुजे त मरंदो पाण खे चयो त असां सॼी धरती असांजे हथ में आहे असां हीअं कंदासीं हूअं कंदासीं सभु जेके आहे मायूस थी हाणे वेही रहिया ट्रंप प्रंप सभु जेके आहिनि पंप झलियो पंहिंजो वेठा आहिनि सभई हथ धोयो का हुनजे हथ में ॻाल्हि कान्हे का लायम लिखून मिसकाल ज़रत हिनजे हथ में को ज़रो बि आहे न को आसमान जो आहे न को ज़मीन जो आहे وما له منهم من ظهير ولا تنفع الشفاعة عنده إلا لمن أذن له حتى إذا فزع عن قلوبهم قالوا ماذا قال ربكم قالوا الحق وهو العلي الكبير قل من يرزقكم من السماوات والأرض قل الله केरु असां या तव्हां आहियो हिदायत ते ऐं केरु आहे गुमराही में असां ॿिन्ही धुरियुनि मज़ा जेको कोरोना वायरस जे फीअर में मरनि था ऐं जेके मोमिन आहिनि हिन मज़ा कहिड़ो ईमान ते आहे कहिड़ो गुमराही ते आहे सॼी ॻाल्हि हिन में आहे قل لا تسألون عما أجرمنا ولا نسأل عما تعملون قل لا تسألون عما أجرمنا ولا نسأل عما تعملون قل يجمع بيننا ربنا ثم يفتح بيننا بالحق وهو الفتاح العليم قل أروني الذين ألحقتم به شركاء كلا بل هو الله العزيز الحكيم وما أرسلناك إلا كافة للناس بشيرا ونذيرا اللهم صل على سيدنا محمد अलाह सुभान ताला चए थो रसूल पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम खे त असां सॼे जहान जे माण्हुनि जे लाइ काफ़त लिना सभु इंसान ज़ात लाइ तोखे असां बशीर ऐं नज़ीर बशीर ख़ुशिखबरी वारो पहिरीं ख़ुशिखबरी पोइ नज़ीर किथे ख़ुशिखबरी पहिरीं किथे नज़ीर पहिरीं हिते ख़ुशिखबरी आहे ईमान वारनि जे लाइ सॼे जहान जे लाइ सॼे जहान रसूल पाक मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम तोखे असां मोकिलियो न आहे सवाइ इन जे बशीर अलाह काफ़त लिनास बशीर ऐं नज़ीर आहे वलाकिन अक्सर अन्नास लायालमून घणी अक्स माण्हुनि जी अक्सर जेका आहे सॼा ॻाल्हि नथी ॼाणे यकूलून मतादु इन कुन तुम सादिक़ीन हू चवंदा काफ़र चवंदा इहो वाइदो कॾहिं थींदो क़यामत कॾहिं थींदी बस बादल मौत कॾहिं थींदो कुल लखुम यादि यो मिला तस्ताख़िरून नानो सातम वला तस्ताख़िमून जितां सां वाइदो हो आहे जंहिंजी न को घड़ी अॻिते करे सघंदो न को घड़ी पोइते करे सघंदो उन वक़्त जो अॻिते आउं साह कढंदुसि केॾीमहिल मोटाइजो भला घणा डॉक्टर जेके आहिनि दिल्लियुनि जा विया इलाज कनि उहे सुता पिया आहिनि कब्रस्ताननि में वकाल अलीन कफ़र उलमिन बिहाज़ल क़ुरान चए असीं ईमान कोन आणींदासूं काफ़र चवंदा हिन ई क़ुर ते वला बिलदी बहन यदय जेको हिन खां अॻु में आया तौरात इंजील हुन खां बि कोन था ईमान आणियूं वलो तराहिदालिमू न मौक़ूफ़ू न इंद रबीम जेकॾहिं उहे हूंदो ॾिसनि उनखे जेकॾहिं हूंदो ॾिसी जॾहिं बीठा हूंदा अलाह ताला जे साम्हूं मौक़ूफ़ून इंदर बिम यरजुबादुम मिला बदिल कौल यकूलुल्लज़ीन अस्तुद यकूलुल्लज़ीन अस्तकबरू लौलान तुम लकुन्ना मोमिनीन क़ालल्लज़ीन अस्तकबरू लिल्लज़ीन अस्तुदिफ़ू अनहनो सददनाकुम अनिल हुदा बैदिज़ जाकुम بل كنتم مجرمين وقال الذين استضعفوا للذين استكبروا بل مكر الليل والنهار إذ تأمروننا أن نكفر بالله ونجعل له أندادا وأسر الندامة لما رأوا العذاب وجعلنا الأغلال في أعناق الذين كفروا هل يجزون إلا ما كانوا يعملون وما أرسلنا في قرية من نذير إلا قال مترفوها إنا بما أرسلتم به كافرون يجي كي ودا مانوان پیٹ بھریا جي كي چودري وديرا هميشه هي كندان جڏهن ڪڏهن ڪو پيغمبر موڪليو سو چڱو موڪليو سو تو ني وما أرسلنا في قرية من نذير الا قال مترفوها واسودا جيڪن وي چوندا جيڪي وي ويل ٽو ڊو ان بما ارسلتم به كافرون وي ڊونٽ بيليو ان وات يو ار سينگ كاف ايمان نٿاڻيو تو ته جيڪو تو آندو آهي وقالو نحن اكثر اموالا واولادا جسان مال گھڻو آهي اولاد به گھڻو آهي असांखे मां नहन बि मुआज़बीन असां ते अज़ाब कोन्ह थींदो असां अज़ाब खां बची वेंदासूं कुल इन रबी अफ़सुतुरु وما أموالكم ولا أولادكم التي تقربكم عندنا زلفى إلا من آمن وعمل صالحا فأولئك لهم جزاء الضعف بما عملوا وهم في الغرفات آمنون والذين يسعون في آياتنا معاجزين أولئك في العذاب محضرون قل إن ربي يبسط الرزق لمن يشاء من عبادي ويقدر له وما أنفقتم من شيء فهو يخلفه وهو خير الرازقين ويوم يحشرهم جميعا ثم يقول للملائكة أهؤلاء إياكم كانوا يعبدون قالوا سبحانك أنت ولينا من دونهم بل كانوا يعبدون الجن أكثرهم بهم مؤمنون فاليوم لا يملك بعضكم لبعض نفعا ولا ضرا ونقول للذين ظلموا ذوقوا عذاب النار التي كنتم بها تكذبون وانا تيدي قال تطلع عليهم آياتهم وإذا تطلع عليهم آياتنا بينات قالوا ما هذا إلا رجل يريد أن يصدكم عما كان يعبد آباؤكم وقالوا ما هذا إلا إفك مفترى وقال الذين كفروا للحق لما جاءهم إن هذا إلا سحر مبين وما آتيناهم من كتب يدرسونها وما أرسلنا إليهم من قبلك من نذير وكذب الذين من قبلهم وما بلغوا معشار ما آتيناهم فكذبوا رسلي فكيف كان نكير كيرو نے سخت ہو اساں جو عذاب ان دے جے نہ بجاؤں کل اے نبی پاک صلی اللہ علیہ وسلم کے چو قل انما اعذكم بواحدۃ ایکڑی گال چوں تا کے ان تقوموا للہ مثنا وفرادا ثم تتفکروا بتھل بنا تھو یا اکیلا کلتی پر فکر کرو پان میں گجی جڑے ہکڑے بے جے پویا چوں تے ہوندو تے پو سمجھی گال کون سکدو भॼणा थियो हिकिड़ो ॼणो थिए उहो ॻाल्हि पंहिंजे पंहिंजे सोचे भई छा ॿ ॼणा डिस्कस कयो टे ॼणा हूंदा पोइ फीअर में चार ॿ ॼणा थियो या हिकिड़ो ॼणो थी सोच वीचार करे छा ॻाल्हि आहे अकेला थी सोचो ॿ ॼणा थी सोचो मावे साहिब कुमिन जिन तव्हांजो रसूल जेको मोहम्मद सलाहु आसम खे जिन कोन्हे इन इलाह नज़ीर अज़ाबिन शदीद قل ما سألتكم من أجر فهو لكم إن أجري إلا على الله وهو على كل شيء شهيد قل إن ربي يقذف بالحق علام الغيوب قل جاء الحق وما يبدئ الباطل وما يعيد قل إن دللت فإنما أدل على نفسي لكن هاو گمراه يا त पंहिंजे पाण जे लाइ गुमराह हूंदुसि वन न त दैत त बीमा यू ई इलाही रबी इन हू समी करीब फलो त न फलियूं फला फाउत पोइ ख़ज़ू में मकान करीब वकालू आ मन्ना बि वना लहम तनावुश में मकान बईद وقد كفروا به من قبل ويقذفون بالغيب مكان بعيد وحيل بينهم وبين ما يشتهون كما فعل بأشيائهم من قبل إنهم كانوا في شك مريب صدق الله العلي العظيم وصدق رسوله نبي الكريم نحن ولا ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت وهو رب العرش العظيم.